मेरो लाज जलिरहेको थियो मरे झैँ मानी पहिले मलाई खुवाउँदै थिए सुनपानी चारैतिर हावा चलिरहेको थियो आज राति सपना देखेको तिम्रो सिउँदो भरिरहेको थियो चितामाथि मेरो लाज जलिरहेको थियो चितामाथि मेरो लाज जलिरहेको थियो तिमी तारे मलाई चाहिँ बगायो चारैतिर हावा चलिरहेको थियो। आज राति सपना देखेको तिम्रो सिउँदो कसैले भरिरहेको थियो। सीतामाथि मेरो लाज जलिरहेको थियो, सीतामाथि मेरो लाज जलिरहेको थियो। त्रिवेणी फिल्म्स नेपाल प्रस्तुत गर्दछ शिव हमालको उत्कृष्ट लय तथा शब्द सिर्जना भित्र विनोद भण्डारी र विष्णु माझीको सुमधुर स्वरमा विनोद भण्डारीको दोस्रो लोक सांगीतिक कोशेली चारैतिर हावा। सीआरबीटी 014-00-12529 पीआरबीटी 601-10-96 स्मार्ट 41-3-12 विनोद भण्डारीको लोक सांगीतिक कोशेली चारैतिर हावा अब तपाईँको बजारमा सुन्न नभुल्नुहोला। सल्लाह सुझावको लागि 98-41-85-02-41।